नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, गोर्खा फुजेल प्रकरणका आरोपित 13 जना विरुद्ध अभियोग पत्र दर्ता गराइएकामाथि आज पनि थुनछेक बहस हुने भएको छ। हिजो 5 जनाको थुनछेक बहस गरिएकोमा बाँकी रहेकाहरूको आज बहस हुने जिल्ला अदालत चितवनले जनाएको छ। वादीको तर्फबाट सरकारी वकिल सहित 3 जना र प्रतिवादीको तर्फबाट 30 जना अधिवक्ताहरूले बहस गरिरहेका छन्। प्रतिवादीको तर्फबाट अधिवक्ता मुक्ति प्रधान रमण श्रेष्ठ लगायतले बहस गरिरहेका छन्। सकभर आज सबैको थुनछेक बहस सक्ने तयारी भइरहेको समेत बताइएको छ। यता कृष्ण प्रसादको हत्याको आरोपमा पक्र परेका 13 जनाको रिहाईको माग गर्दै एकीकृत नेकपा माओवादी र नेकपा माओवादीको संयुक्त आयोजनामा जिल्ला अदालतमा धरना दिने तयारी गरिएको छ। उनीहरूले अहिले केही बेरपछि धरना दिने नेकपा माओवादी चितवनका जिल्ला सेक्रेटरी गुणराज लोहनीले जानकारी दिनुभयो। द्वन्द्वकालका मुद्दा बिउन खोजेको भन्दै 2 माओवादी आन्दोलनमा उत्रिएका छन्। उनीहरूले सडकदेखि सदनसम्म आन्दोलन जारी राखेका छन्। व्यवस्थापिका संसदको आजको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पेश हुने भएको छ। संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो 3 बजेपछि बस्ने बैठकमा आयोगको विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ। बुधबारको बैठकमै उक्त विधेयक पेश हुने भनिए पनि बैठक अवरुद्ध हुँदा विधेयक पेश हुन सकेको थिएन। बुधबारलाई बोलाइएको संसदको बैठक भने माओवादीको अवरोधका कारण स्थगित अवरुद्ध भएको थियो। संसद बैठकमा ए माओवादी नेताहरूले फुजेल घटनाको मुद्दा फिर्ता लिन माग व्यवस्थापिका संसदको बैठक सुरु हुन साथ उठेका थिए। माओवादी नेताहरूले द्वन्द्वकालीन मुद्दा समाधान गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको प्रक्रियामा रहेकाले द्वन्द्वका मुद्दालाई अहिले बिउताएर विवाद नजिक्न सरकारलाई दबाव दिँदै आएका छन्। दुबईको शारजाहबाट गैराती 11:30 बजे आएको एयर अरेबियाको एयर होस्टेज शुभेच्छा रेग्मीको साथबाट करिब 19 तोला सुन बरामद गरिएको छ। विमानस्थलमा नियमित सुरक्षा चेक जाँचका क्रममा प्रहरीले युवतीको साथबाट 232 ग्राम सुनको बाला बरामद गरेको हो। तस्करी गर्ने मनसाय नभई सस्तो पर्ने भएकाले रेग्मीले सुन ल्याएको अनुमान गरिएको छ। उक्त अवैध सुन प्रहरीले भन्सारमा बुझाउने जनाएको छ। श्रमिकको सुरक्षालाई उद्योगी व्यवसायले महत्त्व नदिँदा व्यवसायजन्य रोगको जोखिम बढ्दै गएको छ। धेरैजसो उद्योगमा काम गर्ने श्रमिकका लागि सुरक्षाका उपाय नअपनाएकाले रोगको जोखिम बढ्दै गएको ट्रेड युनियन महासङ्घ जिफनका उपमहासचिव जनक चौधरीले जानकारी दिनुभयो। उद्योगीहरूले श्रमिकलाई रोगको जोखिमबाट जोगाउन मास्क, एप्रोन, हेलमेट, पन्जा जस्ता सुरक्षाका सामग्री समेत नदिने भएकाले समस्या देखेको उहाँले बताउनुभयो। श्रमिकको सुरक्षाका लागि खर्च गर्ने रकमलाई खर्च नभई लगानीका रूपमा लिनुपर्छ भन्ने कुरामा उद्योगी व्यवसाय समेत सहमत हुन नसकेका चौधरीले बताउनुभयो। श्रमिक सुरक्षित भई उत्पादन र उत्पादकत्व बढ्छ, कुनै झमेला वा जोखिम हुँदैन भन्ने कुरामा व्यवसाय सहमत नभएसम्म श्रमिक सुरक्षित हुन नसक्ने उहाँको भनाइ छ। भारतको लोकसभा चुनाव अन्तर्गत 5औं चरणमा आज 12 राज्यका 121 सिटका लागि मतदान भइरहेको छ। यो लोकसभाको कुल सिटको झण्डै 22% हो। 5औं चरणमा 1 पूर्व प्रधानमन्त्री, 6 पूर्व मुख्यमन्त्री र थुप्रै केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा छन्। यसअघि 4 चरणमा 111 सिटका लागि मतदान भइसकेको छ। आज ओडिसाको विधानसभाको 77 सिट तथा पश्चिम बङ्गालको 2 सिटका लागि मतदान हुँदैछ। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुँदैछ। यो सिजनको 2रो खेलमा दिल्ली र बेङ्गलोर भिन्न लागेका हुन्। दिनेश कार्तिकको नेतृत्वमा मैदानमा उत्रने दिल्लीको टिममा डेकुक, जेबी डुमिनी, मोहम्मद समी, केभिन पिटरसन, रोस टेलर लगायतका खेलाडी छन् भने विराट कोहलीको कप्तानीमा मैदानमा उत्रने बेङ्गलोरमा एबी डिभिलियर्स, क्रिस गेल, मुथैया मुरलीधरन, रवि रामपल, युवराज सिंह लगायतको अनुहार देखिनेछ। आजको खेलमा दुवै टोली विजय यात्रा सुरुवात गर्ने मनसायमा रहनेछन् खेल। दुबईको शारजाह क्रिकेट स्टेडियममा बेलुका सभा 8 बजेपछि सुरु हुनेछ। यसअघि गैराती भएको यो सिजनको उद्घाटन खेलमा मुम्बई इन्डियन्सलाई 41 रनले पराजित गर्दै सन् 2012 विजेता कोलकाता नाइट राइडर्सले विजय सुरुवात गरेको छ। अवस्त बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण खबरको साथमा।